बैठकमा कङ्ग्रेसले सहकार्यको संस्कृति नदेखाएको र एकलौटी ढङ्गले सरकार चलाउन खोजेको भन्दै सभासदहरूले विरोध गरेका छन्। एमाले नेता भीमरावलले बैठकमा कङ्ग्रेससँगको सहकार्यका विषयमा गम्भीर ढङ्गले छलफल भएको बताउनुभयो। कतिपय सभासदहरूले सरकारको विरोधमा संसद एकलौटी ढङ्गले ल्याउन खोजेकोमा पनि सभासदहरूको असन्तुष्टि रहेको थियो। बैठकले बजेटको न्यायोचित वितरण हुनुपर्ने माग समेत गरेको छ। त्यस्तै संसदीय दलको बैठकमा पार्टीबाट सरकारमा रहेका मन्त्रीहरू उपस्थित नभएकोमा चर्को आलोचना भएको थियो। मन्त्रीहरूलाई दलको बैठकमा अनिवार्य उपस्थितिका लागि निर्देशन दिइएको छ। प्रधानमन्त्री सुशील कोइरालाले शान्ति स्थायित्व र संविधान निर्माण सरकारको पहिलो प्राथमिकता भएको बताउनु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान द्वन्द्व पीडित पत्रकारका परिवारहरूसँगको भेटमा कोइरालाले त्यसका लागि सबै पक्षको सहयोगको आवश्यकता जरुरी रहेको औँल्याउनुभयो। नेपालका द्वन्द्व पीडित पत्रकारका परिवारको समस्या समाधानका लागि सरकार संवेदनशील रहेको बताउँदै उहाँले चाँडै सम्बन्धित मन्त्रालयसँग समन्वय गरी सहयोग प्रदान गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो। द्वन्द्वकालमा पत्रकारले शान्ति र लोकतन्त्रकै लागि समाचार लेखेकै कारण प्राण त्याग गर्नु परेको प्रसङ्ग उल्लेख गर्दै प्रधानमन्त्री कोइरालाले उनीहरूका परिवारका लागि सरकारले सक्दो सहयोग गर्ने आश्वासन दिनुभयो। एकीकृत नेकपा माओवादीका प्रवक्ता दिननाथ शर्माले कम्युनिस्ट पार्टीलाई फुटाएर प्रतिक्रियावादी दलहरूले फाइदा लिन खोजिरहेको आरोप लगाउनु भएको छ। पार्टी फुटाएर अहिले पश्चाताप गरिरहेको बताउँदै उहाँले नेकपा माओवादीसँग एकताको प्रयास भइरहेको बताउनुभयो। भक्तपुरको रफत सञ्चार क्लबले आज आयोजना गरेको साक्षात्कारमा ए माओवादी फुट र विभाजनभन्दा एकताको लागि अगाडि बढिरहेकाले चाँडो मोहन वैद्य र मातृका यादव माओवादीसँग पार्टी एकता हुने दावी गर्नुभयो। शर्माले प्रचारमा आए जस्तो ए माओवादीभित्र विवाद नरहेको पनि स्पष्ट पार्नुभयो। रत्नगर एक बकुलरमा रहेको जनजागृति बौद्धेश सहकारी संस्था लिमिटेडले अनुदानको बिउ वितरण गरेको छ। सहकारीद्वारा सञ्चालित पसल मार्फत यस क्षेत्रका किसानहरूले अन्यत्रभन्दा 4 रुपियाँ कममा धानको बिउ पाएका छन्। धानको बिउ लिनका लागि किसानहरूको भिड लाग्ने गरेको छ। संस्थाले हालसम्म अनुदानमा आएको 450 बोरा धानको बिउ कृषकहरूलाई उपलब्ध गराएको संस्थाका अध्यक्ष रमाकान्त पौडेलले जानकारी दिनुभयो। अन्त 45 रुपियाँसम्म प्रति किलो तिर्नुपर्ने भए पनि अनुदानमा आएको बिउ प्रति किलो 36 रुपियाँमा संस्थाले बिक्री गरिरहेको छ। श्रीलङ्कामा धेरै बालबालिका तथा महिलामा रक्त अल्पताको समस्या रहेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ। संयुक्त राष्ट्रसङ्घीय बालकोष युनिसेफका अनुसार त्यहाँका झन्डै 40% बालबालिका र महिला रक्त अल्पताको समस्या रहेको छ। युनिसेफका अनुसार हरेक 3 मध्ये 1 बालबालिका र हरेक 4 मध्ये 1 महिलामा रक्त अल्पता रहेको चुनिया समाचार संस्था सिन्हुवाले जनाएको छ। फलाम तत्त्वको कमीले हुने रक्त अल्पताको समस्याले जनस्वास्थ्यमा ठुलो चुनौती थपिएको त्यहाँका स्वास्थ्य मन्त्रीले पनि स्वीकार गरिसकेका छन्। युनिसेफका अनुसार विकासशील मुलुकमा 2 मध्ये 1 गर्भवती महिलामा र पूर्व प्राथमिक कक्षामा पढ्ने 40% बाल बालिकामा रक्त अल्पताको समस्या रहेको छ। र इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटको फाइनल प्रवेशका लागि आज किङ्स इलेभेन पन्जाब र चेन्नई सुपर किङ्स बीच प्रतिस्पर्धा हुँदैछ। खेल बेलुका 8:15 मुम्बईमा हुनेछ। विजेता टोलीले उपाधिका लागि कोलकातासँग खेल्नेछ। चेन्नईले एलिमिनेटर राउन्डमा मुम्बईलाई हराउँदै फाइनल प्रवेशका लागि पन्जाबसँगको भिडन्त पक्का गरेको हो भने पहिलो स्थानमा रहेर क्वालिफायर चरण पुगेको पन्जाबले कोलकातासँग पराजित भए पनि अर्को मौका पाएको हो। अवस्था अपराह्न 4 बजे अर्पण खबर सकियो। ध्रुव राजाका चाहन्छु। नमस्कार।